बर्खा तिता मिठा भुलेका कथा तिता मिठा सादा कागजको पानामा तब देख्छु जब म गीत गाउन थाल्छु जब म कथा तीता मीठा सम्झनामा सधैँ बल्झिदिन्छ यादहरूका लहरहरूले यादहरूका लहरहरूले बिर्सिसकेको कथाहरू दोहोऱ्याइदिन्छ जब म गीत गाउन थाल्छु जब म भुलेका कथा तिता मिठा निरवतामा त्यसै मन झस्किदिन्छ भावनाका लहरहरूले भावनाका लहरहरूले भत्किसकेको शून्य महलमा डोर्याउँछ जब म गीत गाउन थाल्छु जब म भुलेका कथा